نور خدا کرم کی نظر ہو مولا میری دعا میں اثر ہو حال دل یا نبی حال دل یا सामने सर झुका कर कहेंगे हम ताजदारे हरम ताजदारे हरम ओ निगाहें करम ओ करम ताजदारे हरम ताजदारे हरम ओ निगाहें करम हम सवर जाएंगे आमिए बेकसा क्या कहेगा जहां